प्यार परान लाई दिउला चोखो प्यार लै जाऊ घुमाऊ न मलाई ठमेल बजार देउसी चढाउदै लाई दिउला चोखो प्यार लै जाऊ घुमाऊ न मलाई ठमेल बजार देउसी चढाउदै लाई दिउला चोखो प्यार काठमाडौँ सहर लाग्छ रहरा सेलाउला चोखो प्यारा चौला घुमाउन काठमाडौँ सहर लाग्छ रहरा सेलाउला चोखो मिनरलको पानी हजुर हौ रानी हजुर लाई देउला चोखो प्यारा लाई देउला मिनरलको पानी हजुर हौ रानी हजुर लाई देउला चोखो तिमलाई भिलको अङ्गुरा हौ भिलको अङ्गुरा लाई देउला चोखो प्यारा टिपेर तिमलाई भिलको अङ्गुरा हौ भिलको अङ्गुरा लाई देउला चोखो प्यारा Thank you.